नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। वैद्य नेतृत्वको नेकपा माओवादी र प्रमुख तीन दलका शीर्ष नेताहरू बीचको बैठक जारी। संविधान निर्माणमा सहभागी गराउने विषयमा छलफल। व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै संसदको अवरोध हटाउन सत्तारूढ र प्रतिपक्षी दल बीच छलफल हुने। पाकिस्तानको विमानस्थलमा प्रहरी र श्रमपन्थी बीच दोहोरो भिडन्तमा पनि 23 जनाको मृत्यु। भिडन्तमा 18 भन्दा बढी खाइते। र एएफसीका पूर्व अध्यक्ष हमामद्वारा एन्फा अध्यक्ष थापालाई 1,15,000 पाउन्ड दिएको खुलासा। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। उच्च स्तरीय राजनैतिक समिति गठन र संविधान निर्माणका विषयमा छलफल गर्न चार दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्ष नेताहरूको बैठक जारी छ। उच्च स्तरीय राजनैतिक समितिमा नेकपा माओवादीका नेताहरूलाई पनि राखेर संविधान निर्माणमा उनीहरूको धारणा पनि समेट्ने विषयमा छलफल भइरहेको जनाइएको छ। यसअघि हिजो बसेको प्रमुख तीन दलको बैठकमा एमाओदीले उच्च स्तरीय समितिको संयोजक आफूले स्थायी रूपमा पाउनुपर्ने माग गरेपछि सहमति कायम हुन नसकेको हो। पालैपालो समितिको नेतृत्व गर्ने विषयमा सहमति कायम हुन कङ्ग्रेस र एमालेका नेताहरूको धारणा छ। व्यवस्थापिका संसदको अवरोध हटाउन दिउँसो सत्तारूढ र प्रतिपक्षी दलबीच छलफल हुँदैछ। पाँचौं पटक अवरुद्ध संसद बैठक सञ्चालन गर्नका लागि सत्तारूढ नेपाली कङ्ग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी बीच छलफल हुने भएको छ। संसद बैठक बस्नु अघि आज दिउँसो संविधान सभा भवन नयाँ बानेश्वरमा छलफल हुनेछ। एकीकृत नेकपा माओवादीले 4 बजे सहमति अनुसार संविधान सभा बाहिर उच्च स्तरीय राजनीतिक समिति सहमति गठन गर्नुपर्ने र को नेतृत्व आफूले गर्न पाउनुपर्ने माग गर्दै आएको छ। तर नेपाली कङ्ग्रेस र नेकपा एमाले संविधान सभा बाहिर कुनै पनि समिति गठन गर्न नहुने अडानमा छन्। यस्तै विभिन्न मन्त्रालयको बजेटमा भएको रकम मात्र संविधान सभा चुनावमा भएको भनिएको धाँधली भएको बारे छानबिन समिति गठन गर्ने लगायतका मागमा सत्तारूढ प्रतिपक्षी दलहरूबीच सहमति नभएकोले आज पनि संसद बैठक पनि कार्यसूचीमा प्रवेश गरेर सञ्चालन हुने सम्भावना कम रहेको नेताहरूले बताएका छन्। संसद बैठक दिउँसो 3 बजेका लागि बोलाइएको छ। नौलप्रासीको नारायणी 3 सेहेरीमा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। 26 वर्षका सीता थनेतलाई घरमा खाना पकाउनका लागि दाउरा झिक्न जाँदा गोबर्न सर्पले टोक्दा मृत्यु भएको स्थानीय बासिन्दाले जनाएका छन्। नौलप्रासीमा 81 बढेको गर्मीसँगै सर्पदंशका घटना बढ्न थालेको छ। नौलप्रासीमा सर्पदंशको उपचार गर्ने अस्पताल डाक्टर नहुँदा बुटुलवा भरतपुर जानुपर्ने बाध्यता रहेको छ। नौलप्रासी नाका हुँदै भारतमा युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले मानव बेचबिखन र ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको छ। नौलप्रासीको नाका हुँदै भारततर्फ युवती बेचबिखन गर्न लागेको आशंकामा प्रहरीले मोरङ एटहरी 3 का 36 वर्षीय नारायण थापालाई पक्राउ गरेको थियो। पक्राउ परेको थापालाई प्रहरीले मानव बेचबिखन ओसार पसार मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरीकाले नौलप्रासीले सुनाएको छ। कुवेतमा नोकरी लगाइदिने भन्दै महेशपुर सीमाको ठुडी बारी नाकाबाट करिब 26 वर्षीय राई थर्की युवतीलाई लैजाने क्रममा थापा पक्राउ परेका हुन्। सडक प्रयोगमा लापरवाही गर्दा दुर्घटनामा पर्ने पैदल यात्रुको संख्या घट्न नसकेको देखिएको छ। सडक पेटी भएका ठाउँमा पनि सडकबाट हिँड्ने जथाभावी सडक पार गर्ने जस्ता कारणले पैदल यात्रुहरू दुर्घटनाको जोखिममा छन्। सहरी क्षेत्रमा पछिल्लो समय सडक विस्तारसँगै सडक पेटी भत्काइएको र नयाँ बनाइएका सडक पेटीहरू पनि निकै साँकुरो भएकाले समस्या देखिएको छ। सुरक्षित तरिकाले बाटो प्रयोग गर्ने विषयमा जनचेतनामूलक कार्यक्रम भइरहे पनि सडक प्रयोगकर्ताले पङ्क्चर गर्ने भएकाले दुर्घटना कम हुन नसकेको हो। तीव्र गतिमा गाडी चलाउने जेब्रा क्रसिङमा पनि पैदल यात्रुलाई बाटो नछुन्ने प्रविधि चालकहरूमा बढी देखिएको छ। यस्तै पैदल यात्रुले पनि आकस्मिक पुलको प्रयोग नगर्ने, सडक डिभाइडरमा ताकिएको डोरी नाक्ने, जेब्रा क्रसिङको प्रयोग नगर्ने क्रम घट्न सकेको छैन। पछिल्लो समय एयरफोन लगाएर गीत वा रेडियो सुन्दै हिँड्ने प्रविधि बढेकाले पनि पैदल यात्रु बढी जोखिममा परेका हुन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, राप्रपाभित्र अध्यक्ष पदमा देखिएको विवादप्रति तपाईँको विचार के छ? ए स्वाभाविक, बे पदको हन्थाप, से पार्टी फुट्ने संकेत। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोणा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 BC काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656 63 63, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, पाकिस्तानको कराची अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थी विद्रोहीले गरेको आक्रमणमा दोहोरो भिडन्त हुँदा कम्तीमा 23 जनाको मृत्यु भएको छ। चरमपन्थीले विमानस्थलभित्रका 2 भवन नियन्त्रणमा लिएर आक्रमण गरेपछि सुरक्षाकर्मीले जवाफी आक्रमण गरेको हो। सुरक्षाकर्मी र चरमपन्थी बीच भएको दोहोरो भिडन्तमा परि मारिनेमा 13 सरकारी अधिकारी र 10 जना चरमपन्थी लडाकु रहेको बीबीसीले जनाएको छ। भिडन्तमा 18 भन्दा बढी घाइते भएका पाकिस्तानी सेनाका जनसम्पर्क प्रमुखले सामाजिक सञ्जाल मार्फत त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरिएको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। विमानस्थलमा रहेका विमानहरूमा भने कुनै क्षति पुगेको छैन। घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले 1 जनालाई नियन्त्रणमा लिएको छ। भारतको हिमाचल प्रदेशको मण्डी जिल्ला स्थित ब्यास नदीमा बगेर 24 जना विद्यार्थी बेपत्ता भएका छन्। हैदराबादबाट घुम्न गएका विद्यार्थी नदीमा डुबेका हुन्। मण्डी जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेश कुमारले ब्यास नदी किनारमा फोटो खिचाइरहेका विद्यार्थीहरूलाई नदीले बगाएको हो। ब्यास नदीमा रहेको लार्सी बाँधबाट 81 छोडिएको पानीले विद्यार्थीलाई बगाएको अधिकारीहरूको भनाइ छ। नदीमा पानीको बहाव बढेकाले हिजो दिउँसोदेखि हराइरहेका ती विद्यार्थीहरूको खोजी गर्न कठिन भएको प्रहरीले जनाएको छ। हैदराबाद स्थित बिएनएआर कलेजका विद्यार्थीहरू घुम्नका लागि हिमाचल प्रदेश पुगेका थिए। खेल समाचार, एसियाली फुटबल महासङ्घ एएफसीका विवादित पूर्व अध्यक्ष मोहम्मद बिन हमामले अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष गणेश थापालाई 1,15,000 पाउन्ड दिएको अर्को आरोप लागेको छ। कतारलाई सन् 2022 विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने अधिकार दिलाउन हमामले थापालाई 1,82,53,000 रुपियाँ दिएको बेलायती अखबार सन्डे टाइम्सले अन्नपूर्ण पोस्टमा खबर गरेको छ। दक्षिण अफ्रिकामा सन् 2010 विश्वकप फुटबल सुरु हुनु अघि त्यसका लागि मतदान भएको थियो। मतदानमा अफ्रिकी र दक्षिण एसियाली मुलुकका फुटबल पदाधिकारीलाई प्रभावित गर्न हमामले ठूलो रकम बाँडेको दावी सन्डे टाइम्सले गरेको छ। र विश्वकप फुटबल प्रतियोगिताको तयारीमा रहेको फ्रान्सले जमैकासँगको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। विश्वकप फुटबल प्रतियोगिताका लागि ब्राजिल जानु अघि भएको मैत्रीपूर्ण खेलमा पूर्व विजेता फ्रान्सले उत्तर अमेरिकी राष्ट्र जमैकालाई 8-0 गोलले पराजित गरेको हो। फ्रान्सको जितमा कारेम बेन्जेमा, मैटुटी र गरिमच्यामले दुई दुई तथा योनाङ क्वाइजबे र ओल्भर जिडोले एक एक गोल गरी विश्वकप फुटबल प्रतियोगिताको समूह इमा रहेको फ्रान्सले स्विजरल्यान्ड, होन्डुरस, रस र इक्वेटरसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी गैराती एसियाली राष्ट्र इरानले उत्तर अमेरिकी राष्ट्र टिनिडाड र एनटोबागोलाई 2-0 गोलले पराजित गरेको छ भने अल्बानियाले सान मारियोनोलाई 3-0 गोलले पराजित गरेको छ। मैत्रीपूर्ण खेलमा आज दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुँदैछ। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। वैद्य नेतृत्वको नेकपा माओवादी र प्रमुख तीन दलका शीर्ष नेताहरू बीचको बैठक सारी, संविधान निर्माणमा सहभागी गराउने विषयमा छलफल। व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै संसदको अवरोध हटाउन सत्तारूढ र प्रतिपक्षी दलबीच छलफल हुने। पाकिस्तानको विमानस्थलमा प्रहरी र चरमपन्थी बीच दोहोरो भिडन्तमा परि 23 जनाको मृत्यु, भिडन्तमा 18 भन्दा बढी घाइते। र एएफसीका पूर्व अध्यक्ष हमावद्वारा इन्फा अध्यक्ष थापालाई 1,15,000 पाउन्ड दिएको खुलासा। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।